मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9842146174 एमालेको आसन नवौं महाधिवेशनमा नेता केपी ओली पक्षद्वारा प्रमुख पदमा उम्मेद्वारी घोषणा। ए माओवादीमा नेता भट्टराई पुनः वरिष्ठ उपाध्यक्षमा फर्कने। न्याय परिषदको पत्र अस्वीकार गर्ने संसदीय सुनवाई विशेष समितिको निर्णय। संविधान सभा बाहिर रहेका दलहरूसँग वार्ता गर्न समिति गठन। शुद्ध पानीको स्रोत र पानी वितरण गर्ने प्रणाली प्रभावकारी नहुँदा झाडा पखला र हैजाको समस्या बढ्दै। खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समितिको पुनर्गठनका लागि तयारी तीव्र। कोलम्बियामै यात्रु बसमा आगो लाग्दा 32 जनाको स्यान गयो। मालिम सरकारी सेना र टुरिस्ट विद्रोही बीच भएको भिडन्तमा 36 जनाको मृत्यु। र आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा राजस्थान विरुद्ध मुम्बई ब्याटिङ गर्दै। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। नेकपा एमालेको आसन्न नव महाधिवेशनमा नेता केपी ओली पक्षीले प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ। नेता केपी ओली पक्षीले आज राजधानीमा पत्रकार सम्मेलन गरेर प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको हो। ओली पक्षीले वरिष्ठ उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा ईश्वर पोखरेललाई उम्मेदवारी बनाउने घोषणा गरेको छ। पत्रकार सम्मेलनमा उपाध्यक्ष विद्या भण्डारीले महाधिवेशनले पार्टी अध्यक्षमा नेता ओली सर्वसम्मत हुने दावी गर्दै वरिष्ठ उपाध्यक्षमा गौतम र महासचिवमा पोखरेलको नाम घोषणा गर्नुभएको हो। उहाँले महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन अरूले पनि समर्थन गरेर सर्वसम्मत प्रस्ताव ल्याउन सकिए पार्टीको लोकतान्त्रिकरण दीर्घ जीवन र पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने बताउनुभयो। उहाँले नेता ओली एक कार्यकालका लागि अध्यक्ष हुने र एक पदमा एक जिम्मेवारीको नीतिमा अडिग रहने दावी गर्नुभयो। हिमालय संसदीय दलको निर्वाचनमा नेता ओलीलाई सघाउने गठबन्धनले निरन्तरता पाउने र सोही अनुसार नेतृत्व हस्तान्तरण गराउने पनि ओली पक्षीले उद्घोष गरेको छ। पत्रकार सम्मेलनमा सचिव विष्णु पौडेल र पोलिट ब्युरो सदस्य मुकुन्द नेउपानेले पनि अबको अध्यक्ष ओली हुनुको विकल्प नभएको बताउनुभयो। अर्को सचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको सिद्धान्तको चकमा मुलुकलाई आर्थिक सामाजिक रूपान्तरका लागि नेता ओली अध्यक्ष हुनुपर्ने जिकिर गर्नुभयो। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई बीच केन्द्रीय समिति विस्तार गर्ने सहमति भएको छ। भट्टराई वरिष्ठ उपाध्यक्षको रूपमा नेतृत्वमा फर्कने सहमति भएको स्रोतको भनाइ छ। दाहाल भट्टराई नेता नारायण काजी श्रेष्ठ पोष्टबहादुर बोगटी र कृष्णबहादुर मोहराको 5 जनाको हेडक्वार्टर गठन गर्ने पनि दुई पक्षबीच सहमति भएको छ। भट्टराई पक्षीय उपनेता टोप बहादुर रायमाझीलाई संसदीय दलको उपनेता चयन गरिनेछ। यो सहमतिलाई अनुमोदन गर्न अहिले केन्द्रीय समितिको बैठक बसिरहेको छ। संस्थापनका केही नेताहरूले भट्टराईले उठाएका राजनैतिक वैचारिक विषय भने महाधिवेशनसम्म छलफलमा लैजाने सहमति भएको छ, तर भट्टराई पक्षले अहिलेसम्म सहमति नभएको दावी गरेको छ। संसदीय सुनवाई विशेष समितिले न्याय परिषदको पत्र अस्वीकार गर्ने निर्णय गरेको छ। न्याय परिषदको पत्रमा उल्लेखित भाषा समितिको गरिमामा आँसाउने भएको भन्दै सुनवाई विशेष समितिको आज बसेको बैठकले त्यसलाई अस्वीकार गर्ने समितिले निर्णय गरेको हो। न्याय परिषदको पत्रले जनप्रतिनिधि मुलुकको संस्थालाई सम्मान नगरेको संसदीय सुनवाई समितिको निष्कर्ष छ। तर परिषदलाई पठाउने पत्रको बेहोरामा भने मुख्य दलहरूबीच कुरा मिलेको छैन। पत्रमा नेपाली कंग्रेसले नरम शब्द उल्लेख गर्ने भनेको छ भने नेकपा एमाले र एकीकृत नेकपा माओवादीले कडा शब्द लेखेर पत्र पठाउनु पर्ने बताएका छन्। बैठकमा पनि टेबल ठोक्का ठोक र चर्का चर्की बीच दलहरू न्याय परिषदको पत्र अस्वीकार गर्ने निर्णयमा पुगेका हुन्। सुनवाई समितिको बैठक भोलि बिहान 8 बजे फेरि बस्नेछ। न्याय परिषदले वैशाख 9 गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि आर्चनाको नाम संसदीय सुनवाई विशेष समितिमा सिफारिस गरेको थियो। संविधान सभाको राजनैतिक सम्वाद तथा सहमति समितिले संविधान सभा भन्दा बाहिर रहेका राजनैतिक दल र सरकारवालाको पहिचान गरी वार्ताका लागि कार्यविधि बनाउन उपसमिति गठन गरेको छ। नेपाली कंग्रेसका सभासद पूर्णबहादुर खड्काको समक्षमा 9 सदस्यीय उपसमिति गठन गरिएको हो। उपसमितिलाई 15 गते भित्र सुझाव सहितको प्रतिवेदन बुझाउन भनिएको छ। यसबीच राजनैतिक सम्वाद उपसमितिले संविधान सभा भन्दा बाहिर रहेका दल र सरकारवाला समूहलाई संविधान निर्माण प्रक्रियामा सहभागी हुन आह्वान गर्न सरकारसँग आग्रह पनि गरेको छ। सत्तारूढ घटक नेकपा एमालेका सचिव ईश्वर पोखरेलले सरकारको 100 दिनको गति सुस्त भएको बताउनु भएको छ। सरकार निर्णय गरेर अघि बढ्ने भन्दा हरेक कुरामा वार्ता गर्ने कार्यमा मात्रै अल्छी रहेको तथा जनआकांक्षालाई सम्बोधन गर्ने गरी काम गर्न नसकेको उहाँले बताउनुभयो। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा एमाले सचिव पोखरेलले सरकारले आफ्नो कार्यशैलीमा गति बढाउनु पर्नेमा जोड़ दिनुभयो। न्यायाधीश नियुक्तिको विषयले संसद र न्यायपालिका बेस प्रत्यक्ष टगवारको स्थिति उत्पन्न भएको भन्दै उहाँले न्याय परिषदले विवादित निर्णय फिर्ता लिएर सबैको सहमतिमा पुनरावलोकन गर्नुपर्ने विकल्प भएको बताउनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकारलाई पार्टीबाट सहयोग भएको छैन भन्ने आरोप निराधार भएको बताउनुभयो। सम्पत्ति विहीन त्यागी व्यक्तिको नेतृत्वमा बसेको सरकारले सम्पत्ति विहीन त्यागी व्यक्तिको नेतृत्वमा बनेको सरकारले 65 अरबको सहयोग अनुदान भित्र आएको राष्ट्रिय सम्पत्तिको दुरूपयोग नगरेको 21 अध्यादेशलाई विधेयकको रूपमा संसदमा पेश गरेको लगायतका कारण सरकार र प्रधानमन्त्री सफल भएको उहाँको दावी थियो। प्रमुख विपक्षी दल ए माओवादी नेता देवेन्द्र पौडेलले सरकारको 100 दिनमा केही नयाँपन नभएको बताउनुभयो। नेकपा माओवादीका सचिव देव गुरुङले संविधान सभा आफै जटिल दिशामा उन्मुख भएको दावी गर्दै जनमुख्य संविधान बनाउन दलहरूबीच सम्झौता हुनुपर्ने तर्क गर्नुभयो। गुरुङले आफूले उठाएको मुद्दा सम्बोधन नभए मुलुकमा फेरि अर्को आन्दोलनको विकल्प नभएको दावी गर्नुभयो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई डिबी र पीआर मुक्त बनाउन नदिन आफूलाई दबाव आउन थालेको बताउनु भएको छ। प्रशासनलाई डिबी र पीआर मुक्त बनाउने उद्देश्य असफल बनाउने षड्यन्त्र भइरहेका कारण आफूलाई दबाव आउन थालेको मन्त्री पण्डितको भनाइ छ। भक्तपुरको रफत संचार क्लबमा भएको कार्यक्रममा मन्त्री पण्डितले जतिसुकै अप्ठ्यारो भए पनि प्रशासनलाई डिबी र पीआर मुक्त बनाइ छाड्ने दावी गर्नुभयो। निजामती ऐनको चौथो संशोधनको लागि आउँदो बिहिबारसम्म अध्यादेश संसदमा पेश हुने जानकारी दिँदै यो अभियानलाई नरोक्ने बताउनु भयो। अब निजामती कर्मचारीलाई मात्र नभई प्रहरी सैनिक र शिक्षक लगायतलाई पनि डिबी र पीआर मुक्त बनाउनु पर्ने बताउनु भयो। एसिया प्रान्त शाखा सदस्य मुलुकका प्रहरीको 17 सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ। संयुक्त राज्य अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन र नेपाल प्रहरीको आयोजनामा दक्षिण एसियामै पहिलो पटक नेपालमा भएको सम्मेलनमा विश्वका 52 मुलुकका 127 प्रहरी सहभागी छन्। सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले एसिया र एसिया प्रान्त क्षेत्र विश्वमै उराउँदो र महत्वपूर्ण क्षेत्र हुनका साथै विश्वको आधा जनसङ्ख्या एवं दोस्रो ठूलो अर्थतन्त्र भएको बताउँदै सम्भावनासँगै चुनौती पनि भएकाले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले आजको विश्व प्रगति र विकास सँगसँगै आतंकवाद मानव वैश्वीकरण लागू औषध ओसार पसार सुरक्षाका चुनौती लगायत समस्याबाट ग्रसित भएकाले अब सबै एक भएर सामना गर्नुपर्ने बताउनुभयो। सम्मेलनमा उप प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम नेपालका लागि अमेरिकी राष्ट्रदूत पिटर डब्ल्यू बोडे एफबीआईका सहायक निर्देशक जोन बोल्स प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल प्रहरी नायब महानिरीक्षक केशव बहादुर साई लखातले विश्वमा देखिएका मानव वैश्वीकरण लागू औषध ओसार पसार विद्युतीय अपराध लगायत समस्या समाधानका लागि प्रहरी सञ्जाल एक भएर अगाडि बढ्नुपर्नेमा जोड़ दिएका छन्। सम्मेलनमा फेडरल ब्युरो अफ इन्भेस्टिगेसनले यसअघि तालिम दिएका प्रहरी अधिकारीलाई पुनः तालिम दिने बताएको छ। नेपालमा फेडरल ब्युरो अफ इन्भेस्टिगेसनको तालिम लिएका हालसम्म 11 प्रहरी अधिकारी मात्र छन्। यही जेठ 8 गतेसम्म चल्ने सम्मेलनबाट नेपालका प्रहरीलाई अन्तर्राष्ट्रिय परिदृश्यमा भूमिका निर्वाह गर्नका साथै अन्तर्राष्ट्रिय सञ्जालमा कार्य गर्न सहज हुने जनाएको छ। महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले तोकेको समयमा नै संविधान बनाउनका लागि जनताले दबाव दिनुपर्ने बताउनु भएको छ। आज भरतपुरमा अपाङ्ग चितवन गृहको शिलान्यास गर्दै केसीले समयमा नै संविधान निर्माण गर्नका लागि जनताको दबाव आवश्यक रहेको बताउनुभयो। उहाँले सभासदहरू जिल्लाका विभिन्न कार्यक्रममा गएर समय बिताउने भएका कारण संविधान निर्माणमा ढिलाइ हुने भन्दै सभासदहरूलाई कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गर्नुभयो। कार्यक्रममा केसीले डलरको खोलो बगाएर धर्म परिवर्तन गरी देशलाई टुक्राउने षड्यन्त्र भइरहेको समेत बताउनुभयो। युवा तथा विपन्न परिवारलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गर्ने चलखेल बढिरहेको उहाँले आरोप लगाउनुभयो। धर्मको नाममा डलरको खोलो बगाएर मुलुकलाई छिन्न भिन्न गर्न नपाउने उहाँको भनाइ थियो। सो अवसरमा उहाँले मन्त्रालयबाट समाज कल्याणको नाममा दर्ता भएर पैसा खाने अनि काम नगर्ने एनजिओलाई फायर गर्ने चेतावनी दिनुभयो। अहिले ती संस्थाहरूको अनुगमन भइरहेको उल्लेख गर्दै मन्त्री केसीले कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। धेरै गैर सरकारी संस्थाहरू पारदर्शी नभएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो। उहाँले अपाङ्गता भएकाहरूको विकास गर्नका लागि सरकार अघि बढेको भन्दै चितवन लगायत अन्य जिल्लामा पनि अपाङ्ग गृह बनाउने बताउनुभयो। शारीरिक रूपमा अपाङ्गता भए पनि मनको अपाङ्गता कोही नहुने बताउँदै केसीले अपाङ्गताहरूको विकासमा आम नागरिक लाग्न आग्रह समेत गर्नुभयो। चितवन नेत्रहीन संघका संयोजक भरतमणि भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गिलाल, स्थानीय विकास अधिकारी तिलक पौडेल, नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष रमेश पोखरेल, पूर्व सभासद पार्वती महतो, चितवनका सक्रिय राजनैतिक दलका प्रतिनिधिहरू तथा अपाङ्गता क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो। भारतमा नयाँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले नेपालसँगको सम्बन्ध थप बलियो बनाउने बताउनु भएको छ। नेपाल भारतका लागि पुरानो र ठूलो मूल्य भएको साथी हो। नेपालबारे ट्वीट गर्दै मोदीले भन्नुभएको छ, उसँगको सम्बन्धलाई हामीले विभिन्न पाटाबाट थप बलियो बनाउन हामी प्रतिबद्ध छौं। भारतमा नयाँ सरकार बन्ने पक्का भएपछि नै नेपालसँगको अबको भारतीय सम्बन्धका बारेमा अनेकौं अड्कल बाजेर भइरहेका अवस्थामा मोदीको यस्तो भनाइ आएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नेपाली राहदानी बङ्गलादेशी नागरिकलाई बेच्ने गिरोह पक्राउ गरेको छ। साउदी अरबबाट भिसा लगाएका पासपोर्ट बेचेको आरोपमा सिआइबीले म्यानपावर व्यवसायी पूर्णबहादुर मगर र कुमार पुरीलाई पक्राउ गरेको हो। देवी प्रसाद काफले भने फरार छन् साउदी अरबको एएल यामाहा कम्पनीबाट फ्री भिसा र फ्री टिकटमा केएल इम्प्लोइमेन्ट सर्भिसले वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिएका 100 मध्ये 25 जना नेपालीको सकल पासपोर्ट एनसिएल इम्प्लोइमेन्टका देवी प्रसाद काफले र एएल जारिफा म्यानपावरका कुमार पुरीले जिम्मा लिएका थिए। उनीहरूले आरपी इन्टरनेसनलका पूर्णबहादुर मगर मार्फत बङ्गलादेशका मोहम्मद दिलवार हसनलाई बेचेको पाइएको सिआइबीले जनाएको छ। बङ्गलादेश स्थित साउदी दूतावासबाट कामदार भिसा लगाई वैदेशिक रोजगार विभागमा अन्तिम स्वीकृति लिन लागेको अवस्थामा काफले पुरीले पूर्णबहादुरसँग मिलेर राहदानीमा भएको फोटो परिवर्तन गरी बङ्गलादेशी नागरिकलाई साउदी अरब पठाउन बेचेका थिए। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वी चितवनको कठारमा रहेको खगेन्द्र मल्लले मध्यवर्ती उपभोक्ता समितिको पुनर्गठनका लागि तयारी तीव्र पारिएको छ। तयारी स्वरूप केही दिनदेखि एकाइ समितिमा अध्यक्ष र सचिव चयनको काम भइरहेको छ। समिति अन्तर्गत रहेका 9 समितिको पुनर्गठन भइरहेको खगेन्द्र मल्लले मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सीताराम अर्यालले जानकारी दिनुभयो। 9 एकाइ समितिबाट छानिएकाहरूबाट समितिको पदाधिकारी र कार्य समिति चयन उपभोक्ता समितिको प्रावधान रहेको छ। एउटा इकाइमा पनि विभिन्न ओडाका विभिन्न टोलबाट प्रतिनिधि छानिने व्यवस्था छ। 9 इकाइबाट 9 जनाको बैठक बस्ने र बैठकमा सहमति भए पदाधिकारी र सदस्यहरू चयन गर्ने समितिका अध्यक्ष अर्यालले जानकारी दिनुभयो। सहमति नभएको खण्डमा निर्वाचन नै हुने र त्यसका लागि 240 मताधिकार प्रयोग गर्नेछन्। 240 जना मध्यवर्ती क्षेत्रका गाविसका टोलबाट छानिएर आएकाहरूले मताधिकार प्रयोग प्रयोग गर्न पाउने अर्यालले बताउनुभयो। समितिले आगामी 5 वर्ष कार्यकालका लागि यही जेठ 15 गते भित्र नयाँ समिति पुनर्गठन गर्ने जनाएको छ। मध्यवर्तीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र एक कोषाध्यक्ष र अन्य 5 जना सदस्य रहनेछन्। त्यसमध्ये 4 जना मनोनित हुने व्यवस्था रहेको समिति अध्यक्ष अर्यालले जानकारी दिनुभयो। खगेन्द्र मल्ली मध्यवर्ती उपभोक्ता समितिको क्षेत्र भने कठार गाविसका 8 वटा, ओडारा भण्डारा गाविसका 4.5 वटा ओडा रहेका छन्। मध्यवर्तीको क्षेत्र ढुङ्ग्रे खोला सीमा क्षेत्रबाट दक्षिणमा रहेको छ। सो मध्यवर्तीको नयाँ नेतृत्वका लागि राजनैतिक चलखेल भइरहेको स्रोतले बताएको छ। गर्मीको मौसममा शुद्ध पानीको स्रोत र पानी वितरण गर्ने प्रणाली प्रभावकारी नहुँदा झाडा पखरा र हैजाको समस्या बढ्दै गएको छ। गर्मी वातै बढ्दै गएपछि पानीका परम्परागत स्रोतहरू खोला इनारहरू सुक्दै जाने र बाँकी बसेका स्रोतमा चाप बढ्दा पानी असुरक्षित बन्दै गएको विज्ञको भनाइ छ। पानीका स्रोत सीमित हुँदै जाँदा त्यही पानी खाने, लुगा धुने, स्रोतका आसपासमा दिसा पिसाब गर्ने प्रविधि देखिँदा पानी अशुद्ध हुने र त्यस्तो पानी खान योग्य बनाउने प्रयास नदेखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ। धेरै जसो ठाउँमा अहिले खोलाको पानी प्रयोग गरेको पाइएको छ। त्यस्तो पानी परिशोधन तथा निर्मलीकरण गर्ने गरी सुरक्षात्मक उपाय नअपनाउँदा समस्या देखिएको महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासनीले बताउनुभयो। रौतहडको चन्द्रनिकापुरमा झाडा पखलाका बिरामीमा हैजा देख्नुमा पनि अशुद्ध पानी नै मुख्य कारण देखिएको उहाँको भनाइ छ। 4 वर्ष अघि पनि त्यसै ठाउँमा हैजाको महामारी फैलिएको तर अझैसम्म पनि पानीको शुद्धिकरणमा सम्बन्धित निकायले ध्यान नदिँदा समस्या भएको मरासिनीले बताउनुभयो। उहाँका अनुसार चन्द्रनिकापुरमा झण्डै 500 जना झाडा पखरा र हैजाका बिरामीको उपचार गरिएकोमा घर फर्केपछि फेरि दूषित पानी प्रयोग गरेका कारण उनीहरू फेरि बिरामी पर्न थालेका छन्। अहिले दैनिक 8-10 जना झाडा पखराका बिरामी उपचारका लागि अस्पताल जाने गरेका छन्। सोभियु निर्वाचन बहिष्कार कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारी सहितका विद्यार्थी संगठनले आज चितवनका कलेजहरू अगाडि सोभियु निर्वाचन कार्यतालिका चलाएका छन्। दुई अखिल क्रान्तिकारी सहित 18 विद्यार्थी संगठनले विश्वविद्यालयले सार्वजनिक गरेको सोभियु निर्वाचन कार्यतालिका देशभर चलाएका हुन्। त्रिभुवन विश्वविद्यालयले जेठ 18 गते तोकेको सोभियु निर्वाचनमा बहिष्कार गरेका अखिल क्रान्तिकारी सहितका 18 विद्यार्थी संगठन आन्दोलनमा रहेका छन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हाम्रो प्रश्न थियो, सर्वोच्चमा सिफारिस न्यायाधीशका बारेमा देखिएको विवाद प्रति तपाईँ के भन्नुहुन्छ? ए न्यायालयलाई विवादमा तान्ने काम, बी भ्रष्टाचारीको विरोध, र सी पशुपतिको जात्रा सिद्राको व्यापार। तपाईँले पठन भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए न्यायालयलाई विवादमा तान्ने काम भन्नेमा 28%, बी भ्रष्टाचारीको विरोध भन्नेमा 38%, र सी पशुपतिको जात्रा सिद्राको व्यापार भन्नेमा 34%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिको लागि हाम्रो प्रश्न छ, जतिसुकै अप्ठ्यारो भए पनि प्रशासनलाई डिबी र पीआर मुक्त बनाइ छाड्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको दावी प्रति तपाईँको प्रतिक्रिया के छ? ए सकारात्मक काम, बी चर्चा कमाउने मेसो, र सी समयले देखाउला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढे चौडा वीरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9-20 काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 056-5363-063, मोबाइल नम्बर 98550-61743। विदेशका समाचार, कोलम्बियामा यात्रुबसमा आगो लाग्दा 32 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा 31 जना बालबालिका रहेका सिएनएनले जनाएको छ। फन्डाकन सहर नजिक चर्चमा आयोजित समारोहमा सहभागी भएर फर्किँदै गरेका बालबालिका चढेको बसमा 81 आग लागि भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन्। प्रहरी प्रवक्ता एडन लियोनले 18 जनाको उद्धार गरिएको तर धेरैजना गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने बताउनु भएको छ। अफ्रिकी मुलुक मालीको उत्तरी सहर किदालमा सरकारी सेना र टुरिस्ट विद्रोही बीच भएको भिडन्तमा 36 जनाको मृत्यु भएको छ। भिडन्तमा 85 भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा 8 जना सेना रहेका छन्। असबाद राष्ट्रिय मुक्ति मोर्चाका लडाकुहरूले सरकारी भवनमा आक्रमण गरेपछि दोहोरो भिडन्त भएको सरकारी संस्था संचार माध्यमले जनाएको छ। मुस्लिम सम्बन्ध सो मोर्चाले मालीको उत्तरी भागको स्वतन्त्रताको लागि लड्दै आइरहेको छ। खेल समाचार, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा अहिले राजस्थान रोयल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले उत्कृष्ट प्रदर्शन गरेको छ। ताज अवस्थामा मुम्बईले 14 ओभर खेल्दै बिना विकेटको नोक्सानीमा 119 रन जोडेको छ। मुम्बईका लागि माइकल हस्सी 54 र लेन्डल स्यामन्स 62 रन बनाएर क्रिजमा रहेका छन्। प्रतियोगितामा राजस्थान तेस्रो स्थानमा छ भने मुम्बई 7 औं स्थानमा छ। आज हुने दोस्रो खेलमा तालिकाको शीर्ष स्थानमा रहेको किङ्स इलेभेन पन्जाब र अन्तिम स्थानमा रहेको दिल्ली डेयरडेभिल्स बीच बेलुका 8 बजेपछि प्रतिस्पर्धा हुनेछ। 10 खेलबाट 16 अङ्क जोडेको पन्जाब आजको खेलमा विजयी हुँदै शीर्ष स्थानमा यथावत रहन खोज्दा दिल्ली तेस्रो जितको खोजीमा हुनेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। इमालेको आसन्न नवमहाधिवेशनमा नेता केपी ओली पक्षद्वारा प्रमुख पदमा उम्मेदवारी घोषणा। एमाओवादीमा नेता भट्टराई पुनः वरिष्ठ उपाध्यक्षमा फर्कने। न्याय परिषदको पत्र अस्वीकार गर्ने संसदीय सुनवाई विशेष समितिको निर्णय। संविधान सभा बाहिर रहेका दलहरूसँग वार्ता गर्न समिति गठन। शुद्ध पानीको स्रोत र पानी वितरण गर्ने प्रणाली प्रभावकारी नहुँदा छाडा पखला र हैजाको समस्या बढ्दै। खगेन्द्र मल्ले मध्यवर्ती उपभोक्ता समितिको पुनर्गठनका लागि तयारी तीव्र। कोलम्बियामा यात्रुबसमा आगो लाग्दा 32 जनाको ज्यान गयो। मालीमा सरकारी सेना र टुरेज विद्रोही बीच भएको भिडन्तमा 36 जनाको मृत्यु। र आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा राजस्थान विरुद्ध मुम्बई ब्याटिङ गर्दै। अवस्थ साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधा।